Action, Comedy, Love Story. Mama train yaar, jo koi pani urcha, edi usle dekhe bani. O jasma sundariya cha, o jasma subas cha, jasle din na dhoka, o jasma biswas cha. Romance le bhari purna. Nepali chalchitra sambandhit sampurna jankari samitieko ekmatra karyakram kaliyud.com. जसको अरू कहीं विकल्प छैन. तिमी जहाँ भए पनि नमस्कार अनि हार्दिक स्वागत छ. यो हो कलिउड डट कम अनि आवाजमा शशी शर्मा मजगैया. काठमाडौँ र यसको आसपासमा गोर्खा एफएम 93 मेगाहर्जको फ्रिक्वेन्सी मोडुलेसनमा हुनुहुन्छ यतिखेर तपाईँ. हामीलाई सुन्दै हुनुहुन्छ र विश्वभरि एकैसाथ www.gorkhafm.com र देशभरिका 3 दर्जन बढी रेडियो स्टेसनहरू र तिनै रेडियोका अनलाइन साइटहरू मार्फत हामीलाई विश्वका कुना कुनामा यतिखेर सुनिरहनु भएको छ, हामीलाई स्पर्श गरिरहनु भएको छ. नेपाली कलिउड इन्डस्ट्रीभित्र यतिखेर के भइरहेको छ, कुन कुन चलचित्रहरू आजदेखि बजारमा इन भएका छन् र कुन कुन चलचित्रहरू आउट भएका छन्, अहिले लागिरहेका प्रदर्शित चलचित्रहरूले बक्स अफिसमा कति कति कलेक्सन गर्ने सफल भएका छन् र निर्माता निर्देशक कलाकारहरू कहाँ कहाँ के गरिरहेका छन्, हामी त्यही ताजा अपडेट इन्फर्मेसनहरू दिने गर्छौँ तपाईँहरूले. र आजदेखि पनि नेपाली कलिउड इन्डस्ट्रीमा कलिउड बजारमा विभिन्न 4 चलचित्रहरू प्रदर्शन भएका छन् र तिनै चलचित्रहरूको बारेमा छोटो अपडेट इन्फर्मेसन आजको यो एपिसोडमा हुनेछ, यही जानकारी दिन चाहन्छु. र विभिन्न ई न्युजहरू पनि तपाईँलाई सम्प्रेषण गर्नेछौँ, हामीले चलचित्र नगरीभित्रका ताजा समाचार सम्प्रेषण पनि गरिरहनेछौँ आजको यो एपिसोडमा. साथ दिनुहुनेछ 1 घन्टासम्म भन्ने विश्वास हामीले बोकिरहेका छौँ. यो कार्यक्रम तपाईँ आफ्नो फुर्सदको समयमा www.thulopardha.com र www.airavati.com पनि सुन्न सक्नुहुन्छ र मन पर्यो भने डाउनलोड गरेर राख्न पनि सक्नुहुन्छ. भने यही कार्यक्रम तपाईँ शुक्रबार बेलुका 6 बजेदेखि 7 बजेसम्म अनलाइन रेडियो यमजी मार्फत पनि विश्वका कुना कुनासम्म सुन्न सक्नुहुन्छ. यही जानकारी दिन्छु, तपाईँ जहाँबाट जस्तो अवस्थाबाट हामीलाई सुनिरहनु भएको छ, अबको 1 घन्टा निरन्तर साथ दिनुहोला, यही आग्रह गर्दै आउनुहोस्. कार्यक्रमको शुभारम्भमा एउटा ब्युटिफुल म्युजिकल नम्बर तपाईँहरूको समक्ष राख्न चाहन्छु, चलचित्र रथ, जो आजैदेखि प्रदर्शन भएको छ. यही चलचित्रबाट स्वीकार्नुहोस् यो साङ्गीतिक आवाज.

दुईवटा एसएमएस निशुल्क प्राप्त गर्नुहोस्। यो फेब्रुअरी महिनाभरि प्राप्त एसएमएस तपाईँले पेयर गर्नुभएको नम्बरमा सोही दिनको राति 12 बजेसम्म मात्र पठाउन सक्नुहुनेछ। यो सेवा निशुल्क सुचारू गर्न र आफ्नो प्रिय व्यक्तिको एनसेल नम्बर राख्नको लागि *1714 मोबाइल नम्बर #डायल गर्नुहोस्। सेवा सुचारू हुन साथ प्रिय व्यक्तिलाई गर्नुहुने हरेक कलमा 2 एसएमएस तुरन्त प्राप्त गर्नुहोस्। यसका साथै सेवा सुचारू गरेको भोलिपल्टदेखि फेब्रुअरी महिनाभरि हरेक दिन निशुल्क लभ कोड्स प्राप्त गरी अझै धेरै माया बाँड्नुहोस्। यो सेवा एनसेलका प्रिपेड नम्बरहरूमा मात्र सुचारू गर्न सकिनेछ। हरेक कलमा प्राप्त एसएमएस जम्मा हुँदै जानेछ र सोही दिनको राति 12 बजेसम्म मात्र मान्य हुनेछ। एसएमएस जुनै पनि पल्सको कलमा प्राप्त हुनेछ। यो योजना पहिले नै रद्द नभएको खण्डमा सुरु भएको मितिदेखि फेब्रुअरी 28, 2015 लागू हुनेछ। शर्तहरू लागू हुनेछन्। थप जानकारीका लागि हाम्रो आधिकारिक वेबसाइट www.ncel.com.np मा लगअन गर्नुहोस्। एनसेल नेपालकै लागि। भाउजू, हजुर पनि फेसियल गराएर आइसक्नु भयो? यहाँ यति काम बाँकी छ, पार्टी पनि सुरु हुन लागिसक्यो, अब म के गर्नु? यो लिनुहोस् नानी, VLCC होम फेसियल किट विथ नेचुरल इन्ग्रेडियन्ट्स। सजिलै 4 स्टेप्समा तपाईँलाई दिन्छ इन्स्टेन्ट ग्लोइङ स्किन। अब फेसियल गर्न कति सजिलो। लुक ब्युटिफुल नेचुरली विथ VLCC। गोर्खा FM 93 मेगाहर्ट्ज। एक्शन, कमेडी, लभ स्टोरी। म मात्र हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। हो जसमा सौन्दर्य छ, हो जसमा सुवास छ, जसले दिन्न धोका, हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com kollywood.com, जसको अरू केही विकल्प छैन। ओके, तपाईँ kollywood.com सुन्दै हुनुहुन्छ। हामी काठमाडौँमा गोर्खा एफएम 93 मेगाहर्ट्जको स्टुडियोबाट बोलिरहेका छौँ। टेक्निकल सपोर्टमा जनक कार्की अनि मीरा श्रेष्ठ हुनुहुन्छ। देशभरिका सबै टेक्निसियन साथीहरूलाई पनि अन्तर्हृदयबाट हामी सम्झिरहेका छौँ। यो कार्यक्रम तपाईँ विभिन्न समयमा विभिन्न रेडियोहरूबाट पनि सुन्न सक्नुहुन्छ भने प्रत्यक्ष यतिखेर 2 दर्जन बढी रेडियो स्टेसनहरूबाट सुनिरहनु भएको छ। अनि विश्वभरि एकैसाथ www.gorkhafm.com र देशभरिका सबै रेडियोका अनलाइन साइटहरू मार्फत पनि सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ अनलाइन रेडियो यामजेबाट पनि सुनिरहनु भएको छ। अनि सँगै आफ्नो फुर्सदको समयमा www.thulopardha.com र www.airavati.com पनि तपाईँ सुन्न सक्नुहुन्छ। आफूलाई मन परेको समयमा, आफूलाई फुर्सद भएको समयमा पनि यो सुन्न सक्नुहुन्छ र आफूलाई मनपर्ने kollywood.com त्यहाँ भेटाउन सक्नुहुन्छ। यो जानकारी दिन चाहन्छु, आजदेखि नेपाली kollywood इन्डस्ट्रीमा प्रदर्शन भएका चलचित्रहरू 4 छन् र तिनै 4 चलचित्रहरूमध्ये केही चलचित्रको इन्फर्मेसन म दिन चाहन्छु। अगाडि कार्यक्रमको शुभारम्भमा एउटा अत्यन्त राम्रो रमाइलो गीत हामीले प्रस्तुत गऱ्यौँ। त्यो चलचित्र रथबाट हो, मस्ट अवेटेड फिल्म, एउटा कम्प्लिट म्युजिकल लभ स्टोरी नाम दिइएको छ त्यो चलचित्रलाई। र त्यही चलचित्र आजैदेखि अल ओभर द नेपाल 40 स्टेसनमा लागेको हामीलाई निर्माण पक्षले जानकारी दिएको छ। फ्राइडे रिलिज अन्तर्गत आजैबाट देशका प्रमुख सिनेमाघरमा यो चलचित्र रिलिज भएको हो। कैलाश अधिकारीको निर्देशनमा बनेको यो फिल्ममा विशाल पोखरेल, आरजु अधिकारी, विनय भट्ट, शर्मिला राई लगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्ममा श्याम लावत, राजु सिपाल, दिपेन्द्र धिमाल र अजित राईको लगानी रहेको छ। र यसै गरी रथसँगै अन्य 3 चलचित्र पनि भिडिरहेका छन्। यो चलचित्रहरू बन्ने क्रम र एकै दिनमा 2 वा 2 बढी चलचित्रहरू भिड्ने क्रम पनि kollywood इन्डस्ट्रीको यो पुरानो चलन हो। र यसरी भिड्दाखेरि एउटा चलचित्र लाग्दै गर्दा त नचलेको अवस्थामा 4 चलचित्रहरू एकै दिन रिलिज भइरहँदाखेरि कुन चाहिँ चलचित्रले कति बाजी मार्न सफल हुने हो त्यो हेर्न भने बाँकी नै रहेको छ। आजदेखि प्रदर्शित चलचित्रहरूले मध्ये कुन चाहिँ चलचित्रले राम्रो व्यापार गर्छ, हामी कमिङ एपिसोडमा पनि त्यसको अपडेट गर्दै जानेछौँ। यसै क्रममा अर्को चलचित्र लोग्ने मान्छे पनि रथ लगायत अन्य चलचित्रहरूसँग भेटिरहेको छ। मैले यो पनि जानकारी दिनुपर्छ, सुनपानी र स्केप पनि आजैदेखि रिलिज भएका चलचित्र हुन्। यसै क्रममा लोग्ने मान्छेको बारेमा छोटो कुराकानी गरौँ। आजैदेखि प्रदर्शन आरम्भ गरेको चलचित्र हो लोग्ने मान्छे। थुप्रै टेलिफिल्म निर्देशन गरेका निर्देशक लय संग्रौलाले चलचित्र लोग्ने मान्छे पहिलो पटक निर्देशन गरेका छन्। चलचित्रमा दिलीप राय माझी, नन्दिता केसी, निक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिसा गुरुङ, ध्रुव कोइराला, संगीत लिम्बू, अञ्जु थापा, विमला गिरी, रिश्मा थापा, लय संग्रौला लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्र लोग्ने मान्छेलाई प्रदीप मित्तलले निर्माण गरेका हुन्। चलचित्रमा कृष्ण श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनी शाहको सम्पादन रहेको छ। हामी कलिउड डट कममा छौँ र अपडेट गराइरहेका छौँ फ्राइडे रिलिजभित्रका चलचित्रहरूको बारेमा। अब अझै सुनपानी र स्केप पनि बाँकी छ, ती चलचित्रको बारेमा अझै पनि हामी अपडेट इन्फर्मेसन दिँदै गरौँला। अहिलेका लागि लोग्ने मान्छे चलचित्रभित्रबाट एउटा ब्युटिफुल म्युजिकल नम्बर, चेक इट आउट। ओके कलिबर डट कम मा तपाईलाई फेरि पनि स्वागत छ। हामी गोर्खा एफएम 93 मेगाहर्जको तरङ्गमा छौँ। काठमाडौँ र यसको आसपासमा तपाईँ सुनिरहनु भएको छ कलिबर डट कम। गोर्खा एफएमको स्टुडियोमा मिरा श्रेष्ठ अनि जनकार्की टेक्निकल सपोर्ट गरिरहनु भएको छ। आवाजमा शशि शर्मा मजग यहाँ तपाईँहरूसँग प्रत्यक्ष छु अनि देशभरिका तमाम रेडियोमा रहेका टेक्निसियन साथीहरूलाई पनि अन्तर्हृदयबाट सम्झिरहेका छौँ। हामीले यहाँबाट विश्वका कुना कुनामा रहेर हामीलाई सुनिरहनु भएको छ तपाईँ। र आजदेखि कलिबर नगरीमा रिलिज आरम्भ गरेका चलचित्रको बारेमा सर्ट इन्फर्मेसन दिइरहेका छौँ। हामीले कालिका स्थान दिल्ली बजार क्षेत्रको यो फोन सेवा पनि अलि अवरुद्ध छ सडक विस्तारको कारणले गर्दाखेरि। सो हामीले आज टेलिफोनबाट अपडेट लिन सकिरहेका छैनौँ र पनि केही न्युज अपडेटहरू हामीले गरिरहेका छौँ। अगाडि जानकारी भइसक्यो, लोग्ने मान्छे र राथै दुई चलचित्र पनि आजदेखि प्रदर्शन भएका चलचित्रहरू हुन् र यिनै चलचित्रको बारेमा सर्ट इन्फर्मेसन दिइसकेका छौँ भनेदेखि यिनै मध्ये अर्को एउटा चलचित्र आजदेखि चारवटा चलचित्र रिलिज भएका छन् मैले जानकारी दिइसकेको छु। त्यसैमध्येको एउटा चलचित्र हो सुनपानी। सुनपानी पनि आजदेखि नजिकका धेरै धेरै सिनेमा घरमा यो चलचित्र रिलिज आरम्भ भएको छ। गुन्जन एन्ड कुसुम फिल्म्सको ब्यानरमा कलाकार चेत बहादुर सिंह राजाले निर्माण गरेको चलचित्र सुनपानीको निर्देशन बहुसङ्ख्यक जनचेतनामूलक चलचित्रका निर्देशक तथा कलाकार सबिन बास्तोलाले गरेका हुन्। चलचित्र सुनपानीमा सबिन बास्तोला, अग्रज केसी, तारा केसी, आशा भूषाल, नवीन तिमसिना, चेतबहादुर सिंह राजा, निशा शाह, दिलीप तामाङ, बुद्धिसागर खनाल, स्वस्तिका लामिछाने लगायतले अभिनय गरेका छन्। चलचित्रको छायाङ्कन गणेश कुमार श्रेष्ठ, सम्पादनमा विपिन मल्ल र चलचित्रको सह निर्मातामा बुद्धिसागर खनाल र प्रकाश तिवारी रहेका छन्। चलचित्रमा विमल राज छेत्रीको सङ्गीत रहेको छ। मुलुकमा विद्यमान सामाजिक असमानता, जातीय छुवाछुत, रूढिवाडिता, वर्गीय असमानता आदि लगायतका विभिन्न कुरीतिहरूलाई जस्ताको तस्तै चलचित्रको पर्दामा उतारिएको छ। त्यसै अर्को चलचित्र स्केप पनि रहेको छ। आजैदेखि रिलिज आरम्भ भएको चलचित्र हो स्केप। यो चलचित्र पनि देशका विभिन्न सिनेमाघरमा लागेको छ आजैदेखि। चलचित्र स्केपलाई कमल श्रेष्ठले निर्माण गरेका हुन् भने अनन्त घिमिरेले निर्देशन गरेका हुन्। प्रदीप खड्का, रिमा बिक, कमल श्रेष्ठ, रश्मि भट्ट, मुक्त आचार्य फिल्मका मुख्य कलाकारहरू हुन्। सोमल ड्रामा र थ्रिलर जनराको फिल्मलाई चन्द्रमान डङ्गोलले खिचेका छन् भने राजु जङ थापाको द्वन्द, अनन्त घिमिरेको सम्पादन तथा प्रदीप खड्काको कथा रहेको छ। फिल्मले लागुपदार्थ दुर्वेसनीको विषय उठाएको निर्माण पक्षले जानकारी दिएको छ। हेरौँ विभिन्न कथावस्तुमा बनेका यी चार चलचित्रहरूमध्ये कुन चाहिँ चलचित्रले बाजी मार्ने हो। अब फर्स्ट सोको अपडेट पनि आउँदै गरेको होला सायद, हामीले त्यो अपडेट पनि कमिङ प्रोग्रामहरूमा पनि दिनेछौँ भनेदेखि कमिङ एपिसोडमा पनि आजका यी चलचित्रहरूमध्ये कुन चाहिँ चलचित्रले बढी बाजी मार्न सफल हुन्छ हामी त्यसको ताजा अपडेट इन्फर्मेसन पनि तपाईँलाई दिनेछौँ। अब फेरि अर्को एउटा म्युजिकतर्फ लागौँ। यतिखेर चलचित्र हो लोग्ने मान्छे, जो आजैदेखि प्रदर्शन भएको छ। यही चलचित्रबाट स्वीकार्नुहोस् यो साङ्गीतिक आवाज। Hey, से भने जाला बैसा झल्की हे के भरोसा गरौ तनी काली अन्तै बल्की खलखलैमा भर पर्दा हुनी हो कि घात ए अलिकति सराम मान लगाई हल्लन बाता लगाई हल्लन बाता होस्कर है काली चाँडै तिर छन्दामा परोलिनी पन्दामा होस्कर है काली चाँडै तिर छन्दामा परोलिनी पन्दामा परोलिनी पन्दामा आदिवासी जनजातिका भाषिक सांस्कृतिक तथा पहिचानका कुरा अनि प्राकृतिक स्रोत साधनमा पहुँचका कुरा संविधान निर्माणदेखि नीति निर्माणसम्म इन्डिजिनियस मिडिया फाउन्डेसनको साप्ताहिक रेडियो कार्यक्रम इन्डिजिनियस भोइस इन्डिजिनियस भोइस हरेक बिहिबार बेलुकी 7:30 बजे अब गोर्खा एफएम 93 मेगाहर्ज लगायत देशैभरि एकैसाथ एउटै थलोमा अब एउटै थलोमा ओहो एउटै थलोमा के भन्या फर्निसिङ र फर्निचरका सामान अब एउटै थलोमा कार्पेट पर्दा पर्दा पाइप म्याट्रेस फाइबर सिरक सिरानी गलैँचा पार्केट पार्केट लेमिनेट पार्केट भेनाइल केलियो वालपेपर भर्टिकल बेडसिट स्टिकर सोफा तथा फर्निचरका सामानहरू तयार गरिनुका साथै घरमै पुगी इन्टेरियर्स डेकोरेसन सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ साथै फर्निसिङ र फर्निचरका सम्पूर्ण सामानहरू अर्डर अनुसार तयार गरिन्छ विस्तृत जानकारीका लागि रामचरण गोर्खाली अट्र्याक्टिभ फर्निसिङ एन्ड फर्निचर प्रभु ब्याङ्क नजिकै कालीमाटी काठमाडौँ सम्पर्क फोन 98410-11695 98511-82407 01-4284-549 साथै होम डेलिभरीको सुविधा पनि छ म त है राम भइसके घर परिवार व्यवसाय केहीमा भने जस्तो हुँदैन के गर्ने होला कतै तपाईँलाई पनि यस्तै भएको छ कि आउनुहोस् जन्म कुण्डली चिना हस्तलेखन कर्मकाण्ड सम्बन्धी सम्पूर्ण सेवा विवाह मिलन प्रेम यात्रा मुहूर्त सम्बन्धी सम्पूर्ण कार्य तथा रुबी मोती मुगा पन्ना पुष्पराज ओटपल जर्किन नीलम रुद्राक्ष तथा कालो घोडाको टाप जस्ता ग्रह रत्न ग्यारेन्टीका साथ उपलब्ध गराइन्छ सम्पर्क ज्योतिष मर्मज्ञ तथा रत्नविद गुरु वशिष्ठ कुमार कुमारी पाटी ललितपुर 98493-85-86 याद गर्नुहोस् यहाँ ज्योतिष हस्तरेखा वास्तु तथा कर्मकाण्ड प्रशिक्षण पनि दिइन्छ के तपाईँ विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ यदि हुनुहुन्छ भने हामी गर्छौँ तपाईँको स्वास्थ्य समस्याको समाधान आजै आउनुहोस् दरबार आयुर्वेद औषधालय यहाँ डाक्टर रामनारायण शाहद्वारा पुरानो बात गठिया युरिक एसिड ब्लड प्रेसर पिनास ग्यास्ट्रिक पत्थरी जन्डिस हेपाटाइटिस र यौन सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ यसका साथै पाइल्स फिस्टुला रोगको छार विधि मार्फत प्रत्येक दिन दिउँसो 2 बजेदेखि आयुर्वेद विशेषज्ञद्वारा उपचार गरिन्छ को साथै चाइनिज एकुपंचर प्रविधिद्वारा विभिन्न पुराना रोगहरूको समेत सफल उपचार गरिन्छ दरबार आयुर्वेद औषधालय सिंहदरबार पूर्व गेट अनामनगर काठमाडौँ सम्पर्क 98606-74-06 98-45-57-97 लौन डाक्टर बाबु ढाड कम्बर कटकटी दुखिरहेछ हात खुट्टाका जोर्नीहरू सबै दुखेका छन् जिउरो घुँडा दुख्ने सुन्निने भइरहन्छ पानीमा काम गर्दा छालाको रङ निलो भएर आउँछ ए यस्तो लक्षण त बाथ रोगकै हो आमा अरू के हुन्छ तपाईँलाई के भएको छैन र डाक्टर बाबु भिडौला घुरगुच्चा पैताला दुख्ने पोल्ने र झमझम गर्छ बेलुकी भक मन्दो ज्वरो नि आउँछ ओहो ल तपाईँलाई बाथ रोग नै लागेको रहेछ आमा यो कुनै पनि उमेरकाले लाग्न सक्छ यो रोग लागेपछि हात गोडाका जोर्नी बिग्रने हड्डी खिएर बाङ्गिएर कुरूप हुने हुँदा समयमै उपचार गराउनु पर्छ आमा हजुर भर पर्दो सेवाका लागि सधैँ सम्झनुहोस् गोसाई कुण्ड स्वास्थ्य सेवा केन्द्र गोङ्गबु काठमाडौँ गोङ्गबु चोकबाट 50 मिटर अगाडि गणेशस्थान जाने बाटो तर्फ मल्ल भवनमा सम्पर्क 4 35 43 20 किया नलाग्ने भन्ने चर्चा छ घर घरमा यसकै छानो छ नेपालीको विश्व तिलो जस्ता पाता यो गुराचा रङ्गी चङ्गी जस्ता पाता हो यो खुलास भए अरु किन खोज्ने यहाँले दौरा सुरुवाल त लाउनु भएन नि लाइएन किन मन नपरेर हो होइन मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर ए त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ अब प्रसङ्ग बदलौ प्रसङ्ग होइन आजलाई यति मै रोकौँ पत्रकार नानी म गइहाल्छु दौरा सुरुवाल लिन कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स र अब दौरा सुरुवाल डट कम पनि खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र फोन नम्बर 42 26 397 42 26 397 गोर्खा एफएम 93 मेगाहर्ट्ज एक्शन कमेडी लव स्टोरी म मात्र हैन यार जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने हो जसमा सौन्दर्य छ हो जसमा सुवास छ जसले दिन्न धोका हो जसमा विश्वास छ रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एक मात्र कार्यक्रम kollywood.com जसको अरु केही विकल्प छैन तिमी जहाँ आए पनि कलेबर डट कम तपाईँ सुन्दै हुनुहुन्छ हामी गोर्खा एफएमको स्टुडियोबाट प्रत्यक्ष आवाज स्पर्श गरिरहेका छौँ टेक्निकल सपोर्टमा जनक कार्की अनि मीरा श्रेष्ठ हुनुहुन्छ आवाज दिइरहेको साथीको नाम शशि शर्मा मजगैया हो हामी देशभरिका तमाम 3 दर्जन जति रेडियोहरूबाट बजिरहेका छौँ यतिखेर तपाईँ विभिन्न समयमा विभिन्न रेडियोबाट यो कार्यक्रम सुन्नुहुन्छ अनलाइन रेडियो यामजे मार्फत पनि हामीलाई विश्वभरि सुनिरहनु भएको छ भनेदेखि आफ्नो फुर्सदको समयमा तपाईँ यो कार्यक्रम www.thulopardha.com र www.airavati.com पनि सुन्न सक्नुहुन्छ त्यहाँभित्र लगन गरेर हामीलाई सुन्न सक्नुहुन्छ मन पर्यो भने डाउनलोड गरेर राख्न पनि सक्नुहुन्छ हामी नेपाली कलिउड इन्डस्ट्रीभित्रका ताजा अपडेट इन्फर्मेसन दिने गर्छौँ कुन चाहिँ चलचित्र अझैदेखि रिलिज भएका छन् हामी फ्राइडे आउने भएको कारणले गर्दाखेरि पनि फ्राइडे रिलिजभित्रका चलचित्रका इन्फर्मेसनहरू पनि दिने गर्छौँ आजदेखि प्रदर्शन आरम्भ भएका चलचित्रहरू स्केप लोग्ने मान्छे रथको बारेमा हामीले जानकारी दिइसक्यौँ त्यसै गरी सुनपानी पनि यिनै 3 चलचित्रहरूसँग सँगसँगै भिडिरहेको छ ती चलचित्रको बारेमा जानकारी भइसकेपछि अब अर्को एउटा चलचित्रको बारेमा कुराकानी गरौँ यो चलचित्र हो इच्छा मुनाल घिमिरेद्वारा निर्देशित यो चलचित्र माघ 2 आफ्नो डेट तोकेको थियो रिलिजको तर पनि विभिन्न कारणले गर्दाखेरि देशको बन्द हडतालको माहौलले गर्दाखेरि यो चलचित्रले आफ्नो प्रदर्शन मिति सारेको थियो र पुगेको छ फागुन 8 यो चलचित्र फागुन 8 अल ओभर द नेपाल विभिन्न 50 स्टेसनमा लाग्ने निर्माण पक्षले हामीलाई जानकारी दिएको छ तर यो चलचित्र माघ 2 फागुन 8 पुगेपछि मुनाल घिमिरे लगायतको टिमलाई चाहिँ फाइदा भएको छ त्यही बताउँछन् उनीहरू संविधान जारी हुने दिन नजिकै गर्दा बन्द र हडतालको चपेटामा परेको इच्छाको रिलिज सरेको हो यो जानकारी मैले तपाईँलाई दिइसकेको छु मुनाल भन्छन् मिति सर्दा चलचित्रलाई झन् फाइदा भएको छ बन्दले तनाव दिएको थियो जाडो पनि धेरै नै थियो जसका कारण बिहान र बेलुकाका सोहरूमा दर्शक आउन गाह्रो थियो उनी भन्छन् छन्। अहिले बन्द पनि छैन, जाडो पनि घटिसकेको छ र बिस्तारै अझ फागुन आठसम्म त जाडो पनि घटिसक्नेछ उनी भन्छन्। चलचित्रको राम्रोको लागि नै माघ दुईको रिलिजको बेला विविध अप्ठ्यारोहरूले घेरेको आफूले महसुस गरेको उनले बताएका छन्। चलचित्रको प्रचार प्रसारको अन्तिम चरणमा आएर रिलिज रोकिएको थियो। मुनालले प्रचार प्रसारमा पनि बढी समय पाएको बताएका छन्। मिडियामा एक हिसाबको प्रचार प्रसार भइसकेको छ, अब देश दौडाहामा लाग्छौँ घिमिरेले हामीलाई जानकारी दिएका छन्। त्यस्तै चलचित्रका निर्माता प्रकाश घिमिरेले आफूलाई माघको रिलिजबाट जति आशा थियो त्योभन्दा बढी अहिले आशा रहेको उल्लेख गरेका छन्। पहिलेको भन्दा अहिलेको रिलिज मिति उत्तम हुनुले नै आशा बढाएको इच्छाका निर्माता घिमिरेको भनाइरहेको छ। चलचित्र इच्छामा दहाङ राई, सुभाष थापा, शिखा शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ। त्यसै गरी अर्को एउटा चलचित्रको बारेमा पनि हामी कुराकानी गरौँ। अर्को चलचित्र हो अर्धकट्टी। अर्धकट्टीको अस्ट्रेलियामा अत्यन्त तारिफ भएको हामीले पाएका छौँ। चलचित्रहरू बन्छन्, नेपालमा रिलिज हुन्छन्, नेपालमा प्रदर्शन हुन्छन् र त्योभन्दा बढी बाहिरका सोहरूबाट पनि चलचित्रहरू मुनाफामा जाने गरेको अपडेट इन्फर्मेसन त हामीले बेला बेला दिँदै आइरहेका छौँ पनि। जेठ 15 गते अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र अर्धकट्टीको अस्ट्रेलियामा प्रिमियर सो सम्पन्न भएको छ हालै मात्र। अस्ट्रेलियामा प्रिमियर सोबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्रका निर्देशक तथा रङ्ग पत्रकार सुब्रत आचार्यले जानकारी दिएका छन्। आफूहरूले सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया पाएको जानकारी दिँदै निर्देशक आचार्यले अरू देशमा पनि केही समयभित्रमै नै चलचित्रको प्रिमियर सो हुने जानकारी दिएका छन्। चलचित्र हेरेपछि सम्पूर्ण दर्शकहरूले चलचित्र अर्धकट्टी निकै राम्रो रहेको बताएका थिए। चलचित्रमा अभिनय गर्ने कलाकारहरूदेखि कथावस्तुलाई दर्शकले नै मन पराएको उनले जानकारी दिएका छन्। सञ्चारकर्मी सुब्रत आचार्यको निर्देशनमा बनेको यो सिनेमामा विल्सन विक्रम राई, आशिषमा नकर्मी, गौरव पहाडी, रिश्ता बस्नेत र नवकलाकार प्रदीप वास्तोलाको अभिनय रहेको छ। चलचित्रमा नायिका नम्रता श्रेष्ठ विशेष भूमिकामा देखिने भएकी छिन्। द्वारिका उदय प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई कमेडी श्रेणीको भनिएको छ। प्रदीप कुमार उदयले चलचित्रलाई निर्माण गरेका हुन्। हेरौँ यो चलचित्र पनि नेपालमा लागिसकेपछि यसको व्यापार कस्तो हुन्छ, बक्स अफिसमा यसको कलेक्सन कस्तो हुन्छ। बाहिर मात्रै राम्रो प्रशंसा भएर, बाहिर मात्रै राम्रो कलेक्सन भएर हुँदैन। नेपाली दर्शकले नेपाली भूमिमा नेपाली सिनेमा घरमा राम्रो बनाउनुपर्छ, राम्रो मान्नुपर्छ। यो पनि हाम्रो अपेक्षा हो। नेपालको प्रदर्शन डेट हामीले कुर्नैपर्छ त्यसको लागि। यो जानकारी पछि आउनुहोस् अर्को एउटा म्युजिकल नम्बरतिर, यतिखेर लागौ। गजल लगाई दुखी सिरे सिंदूर सजाई दुखी आखै गजल लगाई दुखी सिरे सिंदूर सजाई दुखी अंग अंग चारै तिर हो सुरे श्रृंगार सजाई दुखी माया लाई हो माया माया लाई हो माया लाई आखी गजल लगाई देवना सिरे सिंदूर सजाई देवना आखी गजल लगाई देवना सिरे सिंदूर सजाई देवना अंग अंग चारै तिर सोरे सिंगर सजाई देवना

सम्झनुहोस् बराहा ज्वेलरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड, न्यू रोड गेट काठमाडौँ, फोन 42 32 964, शाखा न्यू रोड पिपल बोर्ड, फोन 42 66 769, धरान महेन्द्र पथ, फोन 025 52 67 77, पोखरा सभागृह चोक, फोन 061 20 65 70। नुनदेखि सुनसम्म, धरानदेखि युकेसम्म, थप जानकारीका लागि www.barahajewelry.com। फिटवेल टेलरिङ सेन्टर, सूर्य उजेली भवन, नयाँ बानेश्वर चोक, काठमाडौँ। फोन नम्बर 4469777। भाउजू, हजुर पनि फेसियल गराएर आइसक्नु भयो? यहाँ यति काम बाँकी छ, पार्टी पनि सुरु हुन लागिसक्यो, अब म के गर्नु? यो लिनुहोस् नानी, VLCC होम फेसियल किट विथ नेचुरल इन्ग्रेडियन्ट्स। सजिलै 4 स्टेप्समा तपाईँलाई दिन्छ इन्स्टेन्ट ग्लोइङ स्किन। अब फेसियल गर्न कति सजिलो, लुक ब्युटिफुल नेचुरली विथ VLCC। गोर्खा FM 93 मेगाहर्ट्ज। एक्शन, कमेडी, लव स्टोरी, म मात्र हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। ओ जसमा सौन्दर्य छ, ओ जसमा सुवास छ, जसले दिन्न धोका, ओ जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com। kollywood.com जसको अरु केही विकल्प छैन। तिमी जहाँ आए पनि कलिबुड.com हुनुहुन्छ तपाईँ। हामी कलिबुड इन्डस्ट्रीभित्रका ताजा ताजा अपडेट इन्फर्मेसन गराइरहेका छौँ। गोर्खा एफएम 93 मेगाहर्ट्जको फ्रिक्वेन्सी मोडुलेसनमा तपाईँ हुनुहुन्छ यतिखेर हामी हाम्रो बिचमा। हामीले इन्फर्मेसन दिने क्रमको अन्त्यमा पनि छौँ, अब प्रोग्रामको अन्तिम अन्तिमतिर पनि छौँ हामी। यसै क्रममा एउटा अर्को इन्फर्मेसन रहेको छ। नेपाली चलचित्र कम लगानीमा निर्माण हुन्छन् भन्ने आरोप लागिरहेको बेला यतिखेर एउटा चलचित्र 1.5 करोडको लगानीमा बन्ने भएको छ। यही इन्फर्मेसन तपाईँहरूको बिचमा सेयर गर्न चाहन्छु। थुप्रै चर्चित म्युजिक भिडियोको निर्देशनपछि चलचित्र हँसियाबाट चलचित्र निर्देशनमा आएका मिलन चाम्सले अर्को चलचित्र निर्देशन गर्ने भएका छन्। ह्याप्पी डेज नामक चलचित्र बनाउने कसरतमा रहेको उनले बताएका छन्, जसको लागत 1.5 करोड माथिको हुने निर्माण पक्षले बताएको छ। बेलायत, स्कटल्यान्ड र बेल्जियममा छायाङ्कन हुने चलचित्र ह्याप्पी डेजमा कोरियोग्राफर रेनसा वान्तबा राईको कथा, पटकथा तथा संवाद गणेश देव पाण्डेको रहनेछ। चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रलाई राजेन्द्र भट्ट लगानी गर्ने भएका छन्। चलचित्रमा हलिउडका अनुभवी प्राविधिकहरूले पनि काम गर्ने निर्देशक चाम्सले जानकारी दिएका छन्। मार्च 2 तारिकका दिन चलचित्रको औपचारिक घोषणा गरिने पनि मिनले बताएका छन्। चलचित्रमा स्कट स्टार कास्ट रहेको बताइएको छ। हाल चलचित्रका लागि कलाकारहरूको छनौट कार्य भइरहेको निर्माता पक्षले बताएको छ। यसै गरी अर्को एउटा चलचित्रको बारेमा कुराकानी गरौँ। चलचित्र हो भीम दत्त। सुदूरपश्चिमका क्रान्तिकारी किसान नेता शहीद भीम दत्त पन्तको जीवनीमा आधारित ऐतिहासिक नेपाली चलचित्र भीम दत्तको नयाँ गीत रिलिज भएको छ। सार्वजनिक वारी डाँडा नामक बोलको गीतमा नवल खड्का, नायिका सुमिना घिमिरे र अन्य कलाकारहरू देखिएका छन्। राजेश पायल राई र सत्यकला राईको स्वर रहेको भीम दत्तको सार्वजनिक गीतमा शब्द तथा सङ्गीत मणि थापाको रहेको छ। मणि फिल्मका लेखक समेत रहेका छन्। फागुन 22 गतेदेखि प्रदर्शन हुने फिल्म भीम दत्तमा नवल र सुमिनासँगै नायिका निशा अधिकारी, रमेश बुढाथोकी, देशभक्त खनाल, रवि गिरी, श्रीराम पुडा सैनी, कविता शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। प्रताप चन्द्र तामाङ, विष्णु थोबे, अनुराधा शाह, रामशरण बस्नेतको संयुक्त लगानी रहेको चलचित्र भीम दत्त राजधानी काठमाडौँ लगायत सुदूरपश्चिमको डडेलधुरादेखि मुस्ताङ समेतका विभिन्न 25 स्थानहरूमा चारैचीको रूपमा पनि प्रदर्शन भइसकेको छ। यिनै इन्फर्मेसनहरू यिनै अपडेटहरू गर्दा गर्दै हामी कलिउड डट कमको अन्त्यमा पनि आइसक्यौँ। हवस् त आजको लागि छुट्टिनुपर्छ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामी काठमाडौँको गोर्खा एफएम स्थित यो स्टुडियोका टेक्निकल सपोर्टमा रहेका साथीहरू मीरा श्रेष्ठ र जनक कार्कीलाई धेरै धेरै अन्तर्हृदयबाट धन्यवाद दिन चाहन्छु र तमाम देशभरिका टेक्निसियन साथीहरूलाई पनि अन्तर्हृदयबाट सम्झिन चाहन्छु। तपाईँ जसले जसले साथ दिनुभयो तपाईँ सम्पूर्णलाई पनि अन्तर्हृदयबाट साथ नदिइरहन कसरी सक्छु र म आगामी साता फेरि पनि नयाँ नयाँ ताजा अपडेट इन्फर्मेसनहरू लिएर तपाईँको साथमा कलिउड डट कमको अर्को नयाँ श्रृङ्खला उपस्थित हुने बाचा गर्दै आजको यो श्रृङ्खलाबाट आवाजबाट शशि शर्मा मजगया बिदा हुन्छु। जाँदा जाँदै भीम दत्तबाट अगाडि घोषणा गरेको अगाडि जानकारी दिएको गीत तपाईँहरूको बीचमा छोड्न चाहन्छु। नमस्कार, जय सिनेमा। सबै मिली दाजु भाइ आशाको फुल रोप्न्या वारी डाँडा कुहिरो लाग्यो पारी डाँडा धुम्म हाँसौ खेलौ दाजु भाइले बाँचुन् ज्यालसम्म वारी डाँडा कुहिरो लाग्यो पारी